اللهم صل على سيدنا محمد نبي الأمي وعلى آله وصحبه وزواجه وزرياته وأهل بيته أجمعين برحمتك يا أرحم الراحمين. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الله نور السماوات والأرض مثل نوره كمشكات فيها مصباح المصباح في زجاجة الزجاجة كأنها كوكب دري يوقد من شجرة مباركة يوقد من شجرة مباركة زيتونة لا شرقية ولا غربية يكاد زيتها يضيء يكاد زيتها يضيء ولو لم تمسسه نار نور على نور يهدي الله لنوره من يشاء ويضرب الله الأمثال ويضرب الله الأمثال للناس والله بكل شيء عليم. صدق الله العلي العظيم وصدق رسوله نبي الكريم. نحن على ذلك من الشاهدين والشاكرين والحمد لله رب العالمين. رشید الدین المیبدوی رحمۃ اللہ علیہ فرمائے تو اللہ نور سماوات والارض جی معنی ہے اللہ نور آسمان زمین جی نور وارو ہے زو نور سماوات والارض مضاف جو کواس ان میں حذف تھل ہے معنی یقال رجل عدل ذو العدل عدل وارو ہے جی جی چبو ہے इब्न अब्बास रज़ी अलाह ताला अन्हु चयो त माना इन जी आहे त अलाह हादी आहे आसमाननि जो ज़मीननि जो हादी हिदायत करण वारो आहे यानी मनफ़ समावात वलाद फ़हम बि नूर ई इल हक़ इहा तदून त जेके बि आसमाननि में ऐं ज़मीन में आहिनि से संदसि नूर सां हिदायत पाइनि था हक़ ॾांहुं यानी मनफ़ समावात वलाद फ़हम बि नूर ई इल हक़ इहा तदून जेके बि आसमाननि में या ज़मीन में आहिनि से संदसि नूर सां हिदायत पाइनि था हक़ ॾांहुं बबे हदा मन हैर दलालत यंजून हदा इहा आहे हिदायत इहा आहे त गुमराही खां माण्हू निजात पाईंदा. और फारसी में चए थो त मी गोया त रहनुमाई बंदगान दर ज़मीन ऐं दर आसमान ख़ुदास्त बाननि जो रहनुमाई कंदड़ जेको ज़मीन में आहे आसमान में आहे सो अलाह आहे. मोमिनान बे नूर उ फरार राह सवाब मी बीनंद हुनजे नूर सां बाना जेके आहिनि से सिधो रस्तो हथ कनि था. उहो बि रहनुमानी उ बरजादे सुनत मी रहंदि ऐं उनजे रहनुमाई सां सुनत जे रस्ते ते अपनी सुनत अलाह जी सुनत हिकिड़ी रसूल पाक सलाह जी सुनत उन ते हुनजी हिदायत सां हुनजे रहनुमाई सां हुन ते रहनि था. उहा हक़ में पज़ीरनि ऐं हक़ हासिलु कनि था हक़ हुननि खे मिले थो अलाह जे रहनुमाई सां. वज हैरत दलालत बाज़मी रहंदि ऐं हैरत दलालत जी हैरत जी गुमराही जी जेका गुराही में माण्हू हैरान परेशान आहे उन मज़ा माण्हू आज़ादु थो थिए. वफ़ी बाज़ किताब अलाह नूर ख़ुदा ला इलाहा इल्लल्लाह कलमती व अना हुअ अलाह चए थो त नूर ऐं हिदायत आऊं आहियां नूरी व हदाई व ला इलाहा इल्लल्लाह कलमती ला इलाहा इल्लल्लाह मुंहिंजो कलमो आहे मुंहिंजो व अना हुअ ऐं आऊं उहो आहियां. हसन रज़ी अलाह ताला हसन बसरी चए थो फ़ाइदा त आसमान खे अलाह ताला रोशन कयो आहे माना नानस खे आसमान रोशन कर आफ़्ताब ओ माह सितारनि त चंड सज ऐं चंड ऐं सितारनि सां अलाह ताला आसमान खे रोशन कयो आहे ऐं ज़मीन खे राशन कयो आहे अलाह ताला उलमा सां, अंबिया सां ऐं मोमिननि सां. मुजाहिद जेको ताबई आहे फ़रमाए थो रज़ी अलाह ताला अनु अलाह नूर समावात वलर्द, माना मुदब्बिर आहे उमूर हा बि हिकमत बालगत उहो बि हुजत नयर. मुदब्बिर आहे जेके हिकमत बालगा जो ऐं जे अमरनि जो जे हुकमनि जो उहा हुजत नयर हुजत पधरी जो वकील. माना अनवार कुल्ला सभु शइ जो अनवार नूर जेके रोशनाई आहे सो हुन वञा कुल्ला मिनो कमा उन वटां आहे कमा यकाल फलान रहमत ए मिन हुर रहमत हुन मज़ रहमत. अब्दुल्ला इब्न मसूद रज़ी अलाह ताला अनु चए थो त अलाह ताला वटि नकी ॾींहुं आहे नकी राति आहे, अलाह ताला जे नूर सां आसमान ऐं ज़मीन रोशन आहे. अलाह इन रबक लैस इंदहू नहारुन वला लैल नूर समावाति वल अर्द मिन नूर वजह ही संस चहिरे जे संस वजह जे नूर सां रोशनी आहे सॼी. सह अन रसूल अलाह सलाहु वसलम हदीस सही आहे रसूल वसलम वटां फी रिवायत अब्दुल्लाह बिन मसूद इनहू कान यफ़्तह सलातहू बिललैल फ़यक़ूल اللهم لك الحمد انت نور السماوات والارض ومن فيهن ولك الحمد انت ضياء السماوات والارض ومن فيهن يا الله تو شكر اللهم لك الحمد انت نور السماوات والارض تو اسمان زمين جو نور اي ومن فيهن جيڪي انن مج آهي انن جو تو نور اي ولك الحمد انت ضياء السماوات والارض ومن فيهن ऐं तूं रोशनाई आहीं जेकी आसमाननि में आहे जेकी ज़मीन में आहे हुन मंझि. वन उबैय बिन कअब फी क़ौलहु ताला अल्लाह नूर समावात वल अर्द क़ाल बदा बिन नूर नफ़्सहु, पहिरीं पंहिंजे नफ़्स जे नूर सां शुरू कयईं, पंहिंजी नूर कयईं, मसलो नूर ई हुनजो मिसाल ॾिनई मसलो नूर ई. क़ाल उबैय बिन कअब मसल नूर अलाह नूर अलाह फी क़ल्बुल मोमिन وهو النور الذي يهتدي به كما قال عز وجل فهو على نور من ربه. تو مثل الله جو نور جو مثال معنی الله قلب مؤمن جي قلب ۾ جيڪو نور آهي الله جو هن جو مثال آهي. وهو النور الذي يهتدي به هو نور آهي جنهن سان هدايت ڪري ٿو مؤمن کي जीअं अलाह ताला फ़रमायो त फ़हू अला नूर में रब ही फ़हू अल उन नूर ते आहे जेको संस रब वटां किस मिलियो आहे उन नूर ते आहे मोमिन जेको अंबिया अलाम उन ते आहे नूर ते आहिनि औलिया अलाह सभई उन जे नूर ते आहिनि. फ़हम अला नूर में रब ही वकान इब्न मसूद यकर मसल नूर ही फी क़ल्ब मोमिन. इब्न मसूद पढ़ंदो हो ईअं मसल नूर ही फी क़ल्बुल मोमिन इहो लफ़्ज़ उनमें विझंदो. पोइ वक़ाल सईद बिन जुबैर अन इब्न अब्बास रज़ी अलाह ताला अन मसल नूर ही अलज़ी अता अल मोमिन. मसल नूर उन नूर जेको अलाह ताला मोमिन खे अता कयो आहे मोमिन खे ॾिनो आहे उन नूर जो मिसाल. काल मोहम्मद बिन इब्राहिम अल बूसनजी मन काल इन अलज़ी फी क़ल्बुल मोमिन हुअल मखलूक फ़हू जहमी. हसन वसी रज़ी अलाह ताला अनहु चयो त उहो नूर आहे क़ुर जो, उहो नूर अल क़ुर. क़ाल अलाह ताला व नूर लज़ी अनज़लना, उहो नूर जेको असां नाज़िल कयो आहे जीअं अलाह ताला फ़रमायो जीअं फ़रमायई सूरत आराफ़ में फ़लज़ीन आमनु बिही व अज़रू हो व नसरू हो व तब उन नूर लज़ी अनज़ल माहू उल मुफ़लिहून. सूरत आराफ़ आयत 157. जीअं फ़रमाए सूरत तगाबन जे आयत नंबर 8 में आमनु बिल्ला व रसूल ही व नूर लज़ी अनज़लना. चए थो त मसल नूर ख़ुदा दर दिलि मोमिन, ख़ुदा जे नूर जी मिसाल जो मिसाल मोमिन जे दिलि में, यानी ईमान के दर दिलि हुई अस्ति जीअं ईमान जेको हुनजे दिलि में आहे. क़ुर क़दुरु सीन बि क़ुर जेको हुनजे सीने में आहे उनजो मिसाल ईअं आहे क मिश्कात मिश्कात कुवत माना जारो ऐं हिते कंदील जो मिसाल उहो काल मुजाहिद हीअ हदायद अल कंदील मिश्कातुन फी हा मिसबाह यानी क मिसबाह फी मिश्कात चिराग जेको आहे सो मिश्कात में आहे जारे में आहे وقال تعالى المصباح في زجاجة وخص الزجاج زجاجة كاو شيشو جو زجاجة كاي جي خاص گال کي جو انسا روشني وڌي ٿي ديه جي ثم وصف الزجاجة فقال الزجاجة كانها كوكب دري چمڪندڙ تاري وانگي آهي درا درا جي مانا ترن دفع ڪرڻ لأن الكوكب يدفع الشياطين كوكب جي کي انسان شياطين کي ڊوڙائين ٿا دفع ٿا ڪن من السماء اسمان وشبها بحاله الدفع لانه يكون في تلك الحاله عدو وانور وڌيڪ روشن ۽ وڌيڪ نور وارا ٿيندا وقيل درين ايتاليو يقال در النجم اطلع وارتفع وبرن ودرى علينا فلان اذا طلع وظهر चए थो कौखब जेके आहिनि से आहिनि ज़ुहल ऐं मरीख ऐं मुश्तरी ऐं ज़ुहरा ऐं अथारद ऐं चए थो कौखब सां मुशाबहत ॾिना आहिनि ऐं चंद सिज ऐं चंड सां न ॾिना आहिनि इन करे जो कौखब जेके आहिनि से उन ते ग्रहण कोन थी थिए ऐं सिज ऐं चंड ते ग्रहण थिए थी मिन शजरतिनि माना आहे त मिन शजरत मिन मिन दहन शजरतिन माना वण वण मझां माना वण जे तेल मां जेको तेल जो लफ़्ज़ पोइ अचे थो मुबारकथन ज़ैतूनथन ज़ैतूनत बदल मिन शजरत वसफ़ल मुबाबिल मुबारकत हुनखे बरकत वारो कई मुबारकत ज़ैतून मुबारकथन ज़ैतूनथन इन करे जो चई त हुन में घणा नफ़ा आहिनि फिहा मिन मिन मना मिनल मुनाफ़े हीअ अदाम व फ़ाकिहत व दहनहा आज़ू असफ़ा मिनल अदहान उन में ॿिया फ़ाइदा आहिनि ऐं फ्रूट आहे ऐं उन मज़ा मेवो आहे ऐं हुनजो वधीक रोशन आहे तेल जेको आहे सो वधीक रोशन आहे ऐं वधीक साफ़ आहे अला युहताज फी इस्तखराज हू अला आसार बिल्कुलु अहद इस्तखरज हू हुनखे पीरण जी ज़रूरत कोन्हे भई शजरत तौरख़ में आला इला असफल आहे ऐं चयो त पहिरियों वणु आहे जेको थियो तूफ़ान खां पोइ हज़रत नूह अलाम जे तूफ़ान खां पोइ पहिरियों नबत नबतत माना उभरियो ॼाओ जो वणु ॼमंदो आहे वमंबत हल आर्द मुक़दस मनाज़ल अंबिया वल औलिया मुक़दस ज़मीन ते शाम ते जिते हींअर अहिड़ो आज़ार पखेड़ियो आहे वेस्ट जे मग़रब जे मुल्कनि ऐं मुस्लमाननि पाण बि उहो जेका जेके मंज़िल आहे उहो मुल्क धरती जेका आहे मुंबत हल आर्दिल मुक़दस मुक़दस ज़मीन हुआ जिते अंबिया आहिनि औलियानि जी मंज़िलूं आहिनि मुबारक फी हा सवाउन नबीअनि मिन हा मिनो इब्राहिम वलै सफ़ी दुनिया शजर अथवल बका मिन हा इन हा तरफ़ बाद अल्फ सनत हिकिड़ो वणु जेको आहे हज़ार साल रहे थो وجاف الحديث ان النبي صلى الله عليه وسلم قال اللهم بارك في الزيت والزيتون الله بركت دي اسان کي زيت ۾ ۽ زيتون تيت مان تيل ۽ زيتون زيتون مان آيو اوليف وقال صلى الله عليه وسلم كل الزيت ودهنوا به فانه شجره مبارك کي کاو پنهنجو اوليف جو فروٽ کاو ۽ ان جو تيل استعمال ڪريو इहो इन करे जो उहो मुबारक वणु आहे शजरतुनि में मुबारक अलाह ताला हुनखे शजरत मुबारक चयो खजी जे वण खे अलाह ताला सूरत इब्राहिम में शजरतुनि तयबतनि चयो शजरतुनि तयबत ऐं हिन ज़ैतून खे शजरतुनि मुबारकत चयईं ला शर्क़ीयतुनि वला ग़रबीयतुनि चए थो त इब्न अब्बास रज़ी अलाह ताला चए थो त माना हुन जी आहे त इहो नकी ओभर जो आहे जो हुन ते सिज जी रोशनाई पहुची न सघे मग़रब जे वक़्तु ऐं नकी मग़रब जो आहे जो हुनखे रोशनाई न पहुची सघे सुबुह जे वक़्तु सिज जी रोशनाई न पहुची सघे उभरणु वक़्तु पर हू विच ते आहे जो सॼो ॾींहुं हुन ते रोशनी पए थी ॿिन्ही पासनि खां तुलूहा गुरूबा लैस यस्तरहा फी वक़्त में नार कंहिं वक़्त ते उनखे ढके कोन थी छॾे फ़हीअ शर्क़ियत व ग़रीबियत ताख़ुज़ हिज़म मिनल आमरैन ॿिन्ही जो हिज़ हुनखे हासिलु आहे ॿिन्ही जो लुत्फ़ हुनखे हासिलु आहे फ़यकून ज़ैत हा अधवा व ज़ैतून हा अजवत ज़ैतून जेको आहे सो इन करे वधीक रोशनी वारो आहे ऐं उनजो फल जेको आहे सो वधीक अजवत आहे वधीक मिठो आहे सुठो आहे वाज़ा कमाल इहो कमाल आहे युकाल हाज़र रुमान लैस बि हलू वला हामिद चए हीउ जेको ॾाढ़ूं आहे सो न की खटो आहे न की मिठो आहे मिठो ऐं खटो ॿई आहे लैस बि हलू ख़ालिस वला बि हामिद ख़ालिस न की मिठो आहे बिल्कुलु सफ़ा मिठो ऐं न की सफ़ा खटो आहे बिल्कुलु खटो भल इज्तमा फी हलावत वल हमूदत ॿिन्ही में खटाण ऐं उन में मिठाण ॿई उन में मौजूदु आहिनि ईअं वकील माना लैसत मिनल मशरक़ वला मिनल मगरब बल फिल वसत मिनहुमा ॿिन्ही जे विच में आहे न को मगरब जो न को मशरक़ जो वो शाम शाम जो मुल्क़ जेको आहे विच ते आहे न को मशरक़ ते न को मगरब ते मगरब वेझो आयसि ऐं मशरक़ जा मुल्क ईशा जो ई वेझा आहिनि वकाल हसन तावील ला शर्क़ियत वला ग़रीबियत न लैसत मिन शजर दुनिया न की दुनिया जो वणु न आहे हीअ मिन शजर जन्नत जन्नत जो वणु आहे मलोकानत मिनत दुनिया लकानत शर्क़ियत ऐं ग़रीबियत जेकॾहिं दुनिया जो हुजे त हूंद या त ओभर जो हुजे या ओभर जे किथे जो त हुजे पर इन करे हसन रज़ी अलाह ताला हसन बसरी ईअं थो चए क़ाल इन मां हूअ मिसल ज़रबहू ज़रबुल्लाह नूरी नूरी इन सां अलाह पंहिंजे नूर जो मिसाल ॾिनो आहे यकाद ज़ैत हुआ माना उनजो तेल जेको आहे सो जो थो ॿरे ॼण इहो मिन सिफ़ात ई पंहिंजे सिफ़ात सिफ़त जे करे पंहिंजी सफ़ाई जे करे वलोलम तमसस नार क़बिल अन तसीब हुनार इन खां अॻु में जो उनखे तीली ॾिजे उनखे ॿारजे हू अॻु में ई ॼण रोशन आहे ॿर ॿरे थो यानी दो अज़ाइत आहे हुनजी जेका रोशनाई आहे सा पधरी आहे परियां खां ज़ो ए नार वलम तसस नार मुंहिंजा बाहि लॻी कान बाहि आयसि कोन त बि ॼण अहिड़ो रोशन आहे जहिड़ो ॼण बाहि जहिड़ो नूरन अला नूर नूर नार अला नूर ज़ैत बाहि जी रोशनी हुनजे मथां पंहिंजो तेल जी रोशनी ऐं हुन खां पोइ बाहि जी रोशनी क़ौमी मुफ़सरन गुफ़्तनि इन मिसली आयसि की रब अलमीन ज़द मुस्तफ़ा सलाहु आलमरा मिशकात इब्राहिम ख़लीलसि मिस हाणे इहो मिसाल थो ॾिए त जीअं जारो जेको आहे सो जीअं इब्राहिम अलाम आहे ऐं ज़ुजाज उन में काओ जेको आहे सो ॼण हज़रत इस्माइल अलाम आहे ऐं हुन में ॾीओ जेको आहे सो मोहम्मद मुस्तफ़ा सलाहु आलम जी आहे इहो मिसाल ओरा मिसबाह खुंद चिनान की जाए दीगर उरा सिराज मुनीर खुंद मोहम्मद सलाहु आलम खे मिसबाह थो चवे थिए जो जीअं सूरत अहज़ाब में अलाह ताला मोहम्मद मुस्तफ़ा सलाहु आलम खे सिराज मुनीर थो चवे सिराज सिराज माना ॾियो ऐं मिसबाह माना ॾियो सिराग फारसी आहे सिराज जी सिराज मज़ा फारसी मज़ा अरब फारसी आहे चिराग युक़दमिन शजरत मुबारक हथिन शजर इब्राहिम ख़लील आयस उरा मुबारक खुंद के माज़म माज़म अंबिया अलसुलब उबीनत सभई पैगंबर इन वजह उनजे सुलभ मञा पैदा थिया आहिनि इन करे उनखे मुबारक चयो हज़रत इब्राहिम अलाम खे ला शर्क़ियतुनि वला ग़रबियतुनि यानी इब्राहिम अलाम जेको आहे न की ओभर जो आहे न की ओलह जो आहे यानी न की ईसाई आहे न को यहूदी आहे के क़बल हू ईशन जानिब शर्क़ी आहे न जहूद के पंहिंजो यहूदियुनि जो क़िबिलो जेको आहे सो मगरब ॾांहुं आहे ऐं ईसाइनि जो क़िबिलो जेको आहे सो ओभर ॾांहुं आहे तव्हां ॾिसंदो जेके चर्चनि जा जेको थिए थो रुख उहो ओभर ॾांहुं थिए थो हवानस खे अञा गुफ़्त मौक़ान इब्राहिम यहूदियुनि वला नसरानियुनि वला किनकान हनीफ़न मुस्लिम अलाह ताला चयो क़ुर शरीफ़ में सूरत आल इमरान जे 67 नंबर आयत में माकान इब्राहिम माकान इब्राहिम यहूदियन वला नसरानियन वला किन खान हनीफ़न मुस्लमान सूरत आल इमरान आयत नंबर 67 यकाद ज़ैत हा युदी यानी यकाद महासिन मुहम्मद सलाहु आलम तज़हरुलनास हिजो था मुहम्मद सलाहु आलम जो अख़लाक महासिन हुनजो हुसन हुनजो हुसन अख़लाक पधरो थिए सॼी धरती ते आसमान ते ज़मीन ते तज़रुन नास इंसान वटि यानी यखाद मुहासन मुहम्मद तज़हरुन नास क़बिल ओहा इलाही इन खां अॻु में जो वही उन ते नाज़िल थिए उनजो अख़लाक जेको आहे सो पधरो थो थिए मुहासन जा पधरा थियनि इहो वही खां अॻु में सभिनी अरबनि वटि मके जे मोहम्मद सलाहु वसलम मोहम्मद अमीन जे नाले सां सॾियो वेंदो मोहम्मद अमीन हो वकील यकाद नूर मोहम्मद सलाहु वसलम आमिर हू इहो त बैन नास मोहम्मद सलाहु वसलम जो नूर पधरो थींदो सॼी इंसान ज़ात जे अॻियां वलोलम इहो त कलम अनहु नबी इन खां अॻु में जो हुन चयो कोन हुजे अञा त आउं नबी आहियां नूर मोहम्मद अला नूर इब्राहिम नूर सलाहु वसलम जो नूर हुन इब्राहिम अलाम जो नूर नूरन अला नूर जी माना नूर नबी मिन नसल नबी नबी नबी जे नसल मञा नबी जीअं मोहम्मद सलाहु वसलम नसल मञा इब्राहिम अलाम जे नूरन अला नूर ऐं नूर मोहम्मद जो अला नूर इब्राहिम अलाम वान इब्न उमर रज़ी अलाह ताला अब्दुल्लाह इब्न उमर फरमायत क़ाल मिशकात माना जूफ़ मोहम्मद मोहम्मद सलाहु वसलम जो सीनो दिलि व ज़ुजाजत क़ल्बु जूफ़ी कल हीअ सीनू आहे ऐं ज़ुजाजत जेको काओ आहे सो अल रसूल सलाहु वसलम जो ॾींहुं जो क़ल्बु आहे पर मिसबाह नूर लज़ी जलह फी मिसबाह जेको आहे जंहिं महिल अलाह ताला पंहिंजो नूर विधो आहे वला शर्कियतनि वला ग़रबियतनि ला यहूदियुनि वला नसरायुनि नसरानियुनि अब्दुल्लाह बिन उमर ईअं चयो युक़द मिन शजरतनि मुबारकतनि हूअ इब्राहिम व नूर क़ल्ब मोहम्मद सलाहु वसलम ऐं दहाक रहमत फरमाए थो जेको ताबेईन वजह आहे त शुभ अब्दुल मुतलिब बि मिसकात जा जारो जेको आहे अब्दुल मुतलिब रज़ी अलाह ताला अनो आहे अब्दुल्लाह बि ज़ुजाज अब्दुल्लाह रज़ी अलाह ताला अनो हुनजो काओ आहे पोइ नबी बि मिसबाह नबी सलाहु वसलम जेको आहे सो ॾियो आहे कान फी सुलभ हुमा फलम मां ख़र्ज मिन सुलभ हुमा बखी सुलभ हुमा मुज़लिमन कमा तबक़ी अल कुवत मज़लिमत ही न तख़रज मिन हल कंदील सुलभ में ॿिया जेके माण्हू उहे हूंदा आहिनि रोशनी रसूल पाक सलाहु वरसन नबूअत मिन इब्राहिम अल इस्लाम कमा काल यूक़द मिन शजरतिन मुबारकतन वरसो आहे इब्राहिम अल इस्लाम जो मोहम्मद सलाहु उबैया बिन काब रज़ी अलाह ताला अनहु चयो त मसलीस के रबुल आलमीन ज़द बंदे मोमिन रहा मोमिन जे बाने जे लाइ मुतलिक़ इहो मिसाल ॾिनई मिशकात मसल नफ़्स मोमिन मिशकात जारो आहे नफ़्स मोमिन जो ऐं सुजात मसल दिलि दिलि बंदे मोमिन अस्त रा तशवी बि ज़ुजाज खर्द अज़बारों खे ज़ुजाज साफ़ी ऐं रोशन बूद ऐं बहा ख़ीश पिनहान न खुनत हमछिनिन दिलि बंदि मोमिन ऐं बहा नफ़्स पिनहान न खुनत मुनाफ़े व मुदार ख़ीश दरान नुमायत जेके हुन में ऐब आहिनि सभई पधरान क़ाल नबी सलाहु वसलम इन इन लाह फिल आरदे अना वही क़लूब फ़हब अवानी इलाह असफ़ाहा व असलबहा व अरक़हा फ़असफ़ाहा मिनल अयूब व असलबहा फिद्दीन व अरक़हा अल अख़वान इन मिसाल ॾिए थो त बीमार खे जेकॾहिं दारू जी तलब आहे दवा खपेसि त पंहिंजो कारो रा जेको आहे थुक ॾिसंदा हुआ हुनखे हाणे हुनखे टेस्ट थिए थी उहा खणी वञबी कारू रा करे तबीब खे ॾेखारिबो तबीब ॾिसंदो उनखां पोइ दवा जेको आहे मुदावात कंदो हुनजी रबुल इज़त दिलि मोमिन रा मिसल बिज़ाजद अज़रू इशारात में गुयाद बंद बंद गुनाहकार रा बीमार मासियत रा राह आनस के आब हसरत दर कारूर दिल बखान बखुदावंद हकीम मेहरबान बरदारद ताब फज़ल व करम ख़ीश दौरान निगरद व उरा बरहमत व मग़फ़रत ख़ीश मुदावात कुनद المصباح في زجاجة يعني مصباح چراغ ايمان و نور معرفت آئے در سويدا دل مومن و آن را بچراغ تشبیح کرد کہ هر خانه در آن چراغ بود ظاهر و باطن آن روشن بود جتے चिराग आहियो हुते ज़ाहिर बातिन रोशन व दोस्त शबरो गुर्दन न गर्द चोर ऐं डाकू जेको आहे सो जानवर न ईंदो हुन में अज़ रूए इशारत में गोया त चिराग ईमान दर दिल मोमिन आसि बातिन वी बि मारफ़त ज़ाहिर वी बि ख़िदमत और आस्ते परूशन आसि राह शैतान दोस्त ब वी फरूब आस्ते व अज़ विसाविस वी बाज़ रास्ते जेके अलाह जो नूर इंसान जे दिलि में आहे त शैतान जेको चोर आहे सो हुन में दाख़िल न थी सघंदो जीअं चोर जेको आहे रोशन ॾींहं वारे घर में कोन ईंदो अहिड़े नमूने सां विसवसनि खां अलाह ताला पनाह में रखंदो पंहिंजे विसाविस बि बाज़ रस्ते यूक़दमिन शजरतिन मुबारकतनि वई इख़लास लाह वहदू फ मिसल हू मिसल शजरत अलतफ़ बिहा शजर फ़ ख़दरा नाइमत ला तसीब शम्स व ला इज़ा तलात वला इज़ा गरबत फ़क़दा लिखल मोमिन क़द अजीर मिन ऐं यसीब हू शइ मिन अलफ़तन फ़ैन अरब ख़लाल अन आता जॾहिं मोमिन जो हाल इहो आहे जंहिं जो हुन ते न को शाम जो न को सुबुह जो मुदाए थी पए न को ॾुखे वक़्त में न को सुखे वक़्त में अन आता जॾहिं अता अलाह ताला करेसि थो त शुक्रु करे थो वन अबतला जॾहिं अलाह ताला इम्तिहान में विझेसि थो त सब्र थो करे जॾहिं मुसीबत थी अचे सब्र थो करे पंहिंजे हक़ में अदल ऐं जॾहिं जजमेंट ॾिए थो फ़ैसिलो ॾिए थो त अदल सां फ़ैसिलो ॾिए थो वन काल सदक जॾहिं ॻाल्हाए थो त सचो ॻाल्हाए थो वधो आहे आता जॾहिं थिएसि थी त शुक्र थो करे इम्तिहान में थो पवे त सब्र थो करे ऐं हुकुम जॾहिं करे थो त जजमेंट ॾिए थो त अदल सां ॾिए थो ऐं जॾहिं ॻाल्हाए थो त सच सां ॻाल्हाए थो चारि शयूं यकाद ज़ैतुदी या यकाद क़लबुल मोमिन यारफ़ अल हक़ क़बल ऐं यबैन लहू अल मुआफ़िक़त हुदी हिन खां अॻु में जो अलाह ताला नबूअत ॾिए रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम खे यानी नबूअत सदाई खां आहे रोज़े अज़ल खां वठी आहे पर जॾहिं पधरो थिए नबूअत जो हुकुम थी वञे हलियो ॼमण खां पोइ मतिलबु वॾो थिए 40 सालनि जी उमिरि खां पोइ नूर अला नूर काल अबई फ़हो इहे त कल्ब फी ख़मसत अनवार पंज आहिनि कौल हू नूर ॻाल्हाए जेको थो सो नूर नूर आहे अमल हू नूर जेको कमु करे थो सो नूर आहे उहा मुदख़िल हू नूर जिते दाख़िलु थिए थो उहो नूर आहे ऐं मखरज हू नूर जितां निकिरे थो उते नूर आहे उहा मसीर हू इल नूर ऐं नूर ॾांहुं हल वञे थो यौमल क़यामत उहो नूर आहे वकाल हसन व इब्न ज़ैद हाज़ा मिसल लिल क़ुरान इहो मिसाल क़ुरान सां वास्तो रखे थो फल मिसबाह वल क़ुरान फ कमा इस्तदा मिसबाह इहा तदीब क़ुरान जी क़ुरान सां जीअं ॾींहं सां रोशनी थिए थी तीअं हिदायत मिले थी क़ुरान सां व ज़ुजाजत क़लबुल मोमिन ऐं ॾीओ जेको काओ आहे सो मोमिन जो क़लबु आहे ऐं मिशकात जेका आहे सफ़ी फम हू व लिसान हू हुनजो वात आहे हुनजी ज़बान आहे पोइ शजत मुबारकत शजत वही आहे ऐं यकाद ज़ैतुहा यानी इतक़ाद हजत अल क़ुरान अन तददह फ़इलम यकर क़ुरान जी हजत जेका आहे सा पधरी आहे जो भले माण्हू न पढ़े त बि क़ुरान जी हजत मौजूदु आहे نور على نور يعني القران نور من الله عز وجل لخلقه ما ما اقام لهم من الدلائل والاعلام قبل نزول القران فازدادوا بذلك نورا نور اگمي هو ان کا اگمي جو قران نازل ٿئي تو ان جا دلائل ان جا اعلان موجود ها والله تعالى ان قران جي لهن سان او وڌائي ٿو فازدادوا ذلك بنور पंहिंजे नूर सां वकील यकाद क़लब अल मोमिन यामिल बिल हुदा चवंदा क़लब मोमिन जो आहे जेको हिदायत ते हिदायत सां अमल थो करे क़बल ऐं याती इल्म हिन खां अॻु में जो क़ुर जो इल्मु हुनखे हासिलु थिए हिदायत वारो माण्हू जीअं असाब सगुरा हुआ या हुन खां अॻु में जेके हनीफ़ हुआ خلقی ما اقام لهم من الدلائل والاعلام قبل نزول القران فازدادوا بذلك نورا قبل وكيل يقاد قلب المؤمن يعمل بالهدى قبل ان ياتيه العلم فاذا جاءه العلم ازداد هدى على هدى هدايت وڌي جڏهن علم اچي ٿو ته پر هدايت وڌي ٿي نور على نور يا نور قالوا يهدي يهدي الله النور هي من يشاء الله پنهنجي نور سان هدايت ڪري ٿو جنهن کي وڻي استنگه قال ابن عباس يعني لدين الاسلام ونور البصيره دين اسلام آهي جيڪو هن جي بصيرت نور آهي وكيل يهدي الى الايمان هدايت ڏانهن ڪري ٿو ايمان ڏانهن هدايت ٿو ڪري و الى محمد محمد ڏانهن هدايت ٿو ڪري و القرآن من يشاء جنهنکي وڻيس تنهنکي الله تعالیٰ هدايت ٿو ڪري ايمان ڏانهن هدايت ٿو ڪري محمد مصطفیٰ صلی اللہ علیہ وسلم ڏانهن هدايت ٿو ڪري قرآن ڏانهن اها ڳالهه ٿي قال هداه الله لدينه هدايت جيڪا آهي سا پنهنجي دين ڏانهن الله تعالیٰ ڪري ٿو هدايت و هداه الى دينه دين ڏانهن ऐं دين جي لاءِ ॿिनी जे दीन ॾांहुं हिदायत थो करे ऐं दीन जे लाइ हिदायत थो करे قال الله عز وجل وهداه الى صراط مستقيم त हिदायत थो करे हू अलाह ताला सिधे रस्ते ते وهداكم للايمان ويهديك صراط مستقيم ईमान ॾांहुं हिदायत थो करे हिदायत थो करे صراط مستقيم ॾांहुं فيضرب الله الامثال للناس تقريبا الى الافهام وتسهيلا للسبيل الادراك وجن وجه واي فهم کي سمجھن کي ऐं सवलो आहे आसान आहे इदराक खे जो दरक करे माण्हू सम्झी सघे अलाह बिकुल शयन अलीम भई हाणे हिते अलाह मग़फ़िरना वरहमना वरज़ुखना वाफ़ज़ना वहदना अला सिरात अलमुस्तक़ीम सिरात अललज़ीना अनअमत अलैहिम ग़ैर मग़ज़ूब अलैहिम वलद्दालीन आमीन रब्बना तक़ब्बल मिन्ना इन्नक अंता समीउल अलीम वतुब अलैना इन्नक अंता तव्वाबुर रहीम हस्बी अल्लाहु ला इलाहा इल्ला हू अलैहि तवक्कलतु रब्बुल अर्शिल अज़ीम